छेउ तिम्रो मेरो संसार एउटै गन्तव्य फरक भयो विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ मायामा दोष हाम्रो बढी टाढा हजारौँ कस हाम्रो मस्ताउँदा तिमी उदाउँछौ मेरो संसार एउटै गन्तव्य फरक भयो विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ छ सम्झना त जीवन तराइरहन्छ मस्त हुँदा तिमी उदाउँछौ तिम्रो मेरो संसार एउटै गन्तव्य फरक भयो विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ के गरम भइरहन्छ सम्झना त जीवन तराइरहन्छ मस्त हुँदा तिमी उदाउँछौ तिम्रो मेरो संसार एउटै गन्तव्य फरक भयो विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ विगत सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ सम्झि मेरी सानो क्यारी मन बुझाउँछौ